पुनः एकपटक तपाईँहरू सँग शुभकामना आदान प्रदान गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षबाट यति बेला राजले सहयोग गरिराख्नु भएको छ अनि तपाईँको साथमा छु म प्रतीक्षा। आज दिनैभर जसो हामीले शुभकामना आदान प्रदान कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ, विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जलाई माया गर्ने तपाईँ श्रोताहरूसँग शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ। रेडियो अर्पण 104.5 मेगाहर्जका सियर सदस्यहरूसँग, रेडियो अर्पण परिवारसँग पनि हामीले शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ र तपाईँ पनि आफ्नो घर परिवारलाई शुभकामनाहरू दिन चाहनुहुन्छ, शुभकामनाका शब्दहरू राख्न चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोला 0556 63 332। यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ। लगभग 5 बजीसम्म हामी तपाईँको माझमा रहन्छौँ, तपाईँको शुभकामनाहरूलाई तपाईँको आफन्तसम्म, तपाईँको घर परिवारसम्म पुर्याउँछौँ। विशेष गरी नयाँ वर्षको यो शुभ घडीमा तपाईँ आफ्नो आफन्तहरूलाई शुभकामना दिन पक्कै पनि चाहनुहुन्छ, शुभकामना दिन खोज्नु भएको छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोला यति बेला 0556 63 332। यो बाटो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ। तपाईँ आउनुहोला, शुभकामनाका शब्दहरू समेटिएका साङ्गीतिक आवाजहरू पनि तपाईँको लागि हामीले प्रस्तुत गरिराखेका छौँ। विशेष गरी आजको दिनलाई अलिकति फरक बनाउने कोसिसमा लागिराखेका छौँ र तपाईँसँग बिहानैदेखि हामीले शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ, साटासाट गरिराखेका छौँ र आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला 0556 63 332। यो बाटो तपाईँको लागि खुल्लै छ। ज जसले यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज ट्युन गरेर हामीलाई सुनिराख्नु भएको छ, इन्टरनेट अनलाइनबाट हामीलाई सुनिराख्नु भएको छ, www.radioarpan.com.np लगइन गरेर तपाईँ सम्पूर्णलाई नयाँ वर्ष 2071 सालको यो शुभ उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ र तपाईँले जस्तो चाहनु भएको छ, जस्तो सोच्नु भएको छ, जस्तो आँट्नु भएको छ, तपाईँका हरेक कामहरू सफल रहन् हाम्रो शुभकामना तपाईँको लागि छ। र यो समयमा आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला हामीलाई 0556 63 332। यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ। शुभकामना रूपी शब्दहरू आफ्नो साथी सङ्गीसम्म तपाईँ पुर्याउन चाहनुहुन्छ, आफ्नो घर परिवारसम्म तपाईँ पुर्याउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोला। यति बेला कोही साथी फोन लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्ते, नयाँ वर्षको यहाँलाई धेरै धेरै शुभकामना छ। कहाँबाट बोल्दै हुनुहुन्छ? माडीबाट हाम्रो प्रेम कुमारीजी, के छ हालखबर? एकदम ठिक छ। नयाँ वर्ष कसरी मनाउँदै हुनुहुन्छ आज? घरमै हुनुहुन्छ। अनि हाम्रो प्रेम कुमारीजीको 2070 साल समग्रमा कस्तो रह्यो? राम्रै भयो। के छ अब आजको यो नयाँ दिनबाट, नयाँ वर्षबाट, यो सुरुवातबाट के प्लानिङ गर्नु भएको छ आगामी दिनमा? अब यो वर्षमा मैले यस्तो काम चाहिँ गर्छु भन्ने त्यस्तो प्लानहरू के बनाउनु भएको छ? ल ठिक छ, तपाईँले सोच्नु भएको सबै चाहनाहरू, तपाईँले खोज्नु भएको सबै खुसीहरू तपाईँले पाउनुहोस्। हाम्रो शुभकामना छ तपाईँलाई। अनि तपाईँ कसलाई शुभकामना दिन चाहनुहुन्छ यति बेला? धन्यवाद। हुन्छ, अहिले भने छुटौ है। नमस्कार, प्रेम कुमारी हुनुहुन्थ्यो यति बेला माडीबाट आउनु भएको थियो र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोस् 0556 63 332। यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ, शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ। यो समयमा रहेर हामी यो निकै नै खुसीको क्षणमा, यो सुखद पलमा छौँ र यो अवसरमा तपाईँ आफ्नो आफन्तहरूलाई शुभकामना पक्कै पनि दिन चाहनुहुन्छ, दिन मन लागिराखेको छ होला। र त्यही तपाईँको शुभकामनालाई तपाईँकै आफन्त तपाईँकै साथी सङ्गीसम्म पुर्याउनको लागि हामी शुभकामना विशेष कार्यक्रम लिएर तपाईँहरूको माझमा उपस्थित भएका छौँ। बिहानैदेखि तपाईँहरूसँगै छौँ र यो समयमा पनि तपाईँकै शुभकामना साट्नको लागि उपस्थित भएका छौँ। कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? अलिकति तपाईँको फोनमा डिस्टर्ब आइरहेछ, कहाँबाट भन्नु पऱ्यो? हजुर के भन्नु पऱ्यो? दिपेन्द्र गुरुङ? हजुर हजुर। कहाँबाट दिपेन्द्रजी? भण्डारादेखि। अनि दिपेन्द्रजीलाई नयाँ वर्षको यो शुभ उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। अनि तपाईँको समग्रमा 70 साल कस्तो रह्यो? राम्रो पनि भयो, अलिकति दुःख पनि भयो, नराम्रो पनि भयो है? ल ठिकै छ, 2071 सालले तपाईँको सबै खुसीहरू अझै बढाउँदै जाओस्, नराम्रो केही नहोस्, तपाईँलाई सधैँ राम्रो होस्, प्रगति होस् तपाईँको हाम्रो शुभकामना छ। अनि तपाईँको शुभकामनाहरू कसको लागि छ यति बेला? हजुर हजुर, विशेष गरी रेडियो सिआइएनका सम्पूर्ण कर्मचारी साथीहरूको लागि। हजुर साथीहरू भन्नुपर्दा प्रतीक तामाङ, हजुर, अनि त्यसपछि लक्ष्मी बस्ने लगायत सम्पूर्ण कर्मचारी साथीहरूलाई आदान शुभकामना, सम्पूर्ण साथीहरूलाई होइन धेरै धेरै 2071 सालको धेरै शुभकामना दिन चाहन्छु। हुन्छ अहिले भने छुटौँ है। ओके बाबा, नमस्कार। दिपेन्द्रजी हुनुहुन्थ्यो यति बेला र हामी शुभकामना विशेष कार्यक्रममा तपाईँहरूको माझमा जुटिराखेका छौँ, शुभकामना आदान प्रदान गरिराखेका छौँ। एकैछिन एउटा आवाजलाई हामी अगाडि जोड्छौँ, त्यस पछाडि फेरि आउँछौँ। सको शुभकामना नववर्षको शुभकामना नववर्षको शुभकामना सको नव वर्षको शुभकामना नव वर्षको शुभकामना नव वर्षको शुभकामना नव सको शुभकामना नववर्षको शुभकामना नववर्षको शुभकामना सको शुभकामना नव वर्ष को शुभकामना नव वर्ष को शुभकामना वर्षको शुभकामना हामीले तपाईँहरूको माझमा आदान प्रदान गरिराखेका छौँ। शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा बिहानैदेखि प्रसारण गरिराखेका छौँ। तपाईँहरूको शुभकामनालाई तपाईँको घर परिवारसम्म पुर्याइराखेका छौँ। साथसाथै रेडियो अर्पण 104.5 मेगाहर्जका सियर सदस्य, रेडियो अर्पण 104.5 मेगाहर्जका परिवारहरूसँग पनि शुभकामना हरू हामीले साटासाट गरिराखेका छौँ। र हामी आजको शुभकामना विशेष कार्यक्रमको लगभग अन्त अन्तमा आइसकेका छौँ र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्जका कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्य सर, हामी उहाँसँग कुराकानी गर्छौँ। हेलो, हजुर सर, नमस्कार। स्वागत छ हजुरलाई शुभकामना विशेष कार्यक्रममा। सर्वप्रथम त यहाँलाई अनि यहाँको सम्पूर्ण परिवारलाई नववर्ष 2071 सालको अवसरमा हामी सम्पूर्ण कर्मचारीहरूको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना। कार्यरत सम्पूर्ण कर्मचारीवर्ग, सम्पूर्ण म मेरो आफ्नो व्यक्तिगत तर्फबाट र यी उद्देश्य गरिएका संस्थाहरूको तर्फबाट संयुक्त प्रवर्तन गर्नुपर्छ 2071 सालको शुभ अवसरमा सम्पूर्णमा उज्जवल भविष्यको कामना सहित मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र नयाँ वर्षले सबैमा त्यो खालको उत्साह र उमङ्ग पैदा गर्न सकोस्। हामी सदाका वर्षहरू चाहिँ सधैँ रेडियो अर्पण 104.5 मेगाहर्जद्वारा विभिन्न कार्यक्रमहरू मार्फत पनि सबै सम्पूर्णमा सभ्य समाज निर्माण गर्नका निमित्त, संस्कृत समाज निर्माण गर्नका निमित्त सम्पूर्णमा संयुक्तपूर्वक अगाडि रहन आग्रह गरिरहेका छौँ। र सोही अनुरूप नववर्षलाई पनि यहाँहरूले एउटा प्रभाव विशेषको रूपमा लिइदिनुहुनेछ, म आम श्रोता अनुरोध गर्न चाहन्छु। र रेडियो अर्पणको अनलाइन www.radioarpan.com.np मार्फत सुन्नुहुने सम्पूर्ण विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू, स्वदेशमै रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरू समेतमा नववर्षले नयाँ जोस जाँगरका साथ अगाडि बढ्ने हौसला थप हौसला पैदा गर्न सकोस्, म हार्दिक शुभेच्छा शुभकामना व्यक्त गर्न चाहन्छु। हुन्छ, शुभकामनाका शब्दहरूको लागि हजुरलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद, नमस्कार। यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जका कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्य सरसँग हामीले कुराकानी गरिसकेका छौँ र उहाँसँगको कुराकानी सँगसँगै हामी आजको शुभकामना विशेष कार्यक्रमको लगभग अन्तमा आइसकेका छौँ र अब चाहिँ कार्यक्रमबाट पनि छुटिनुपर्छ। यतिन्जेलसम्म तपाईँले शुभकामना विशेषलाई सुनेर बसिदिनु भयो, हामीसँगै रहनुभयो, तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद। र अन्तमा पुनः एकपटक रेडियो अर्पण 104.5 मेगाहर्ज ज जसले सुनेर बस्नु भएको छ, इन्टरनेट अनलाइनबाट ज जसले सुनेर बस्नु भएको छ, तपाईँ सम्पूर्णलाई यो नयाँ वर्ष 2071 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार। नव वर्षको शुभकामना।